जूनी जूनी संग जूने कसम खाको थिए मैले जूनी जूनी संग जूने कसम खाको थिए मैले विश्वास करे माया दिए धोका पाए अहिले विश्वास करे माया दिए धोका पाए अहिले जूनी जूनी जूनी जूनी पारे बादल सँगै सँगै उडो भन्थ्यो हो हो हो हो क्षितिज पारे बादलमा सँगै सँगै उडो भन्थ्यो तिमी बादल बन्यो भने म त वर्षा हुन्छु भन्थ्यो तिमी बारामा पिपालु ना छुटिने भन्थ्यो पहिले तिमी बारामा पिपालु ना छुटिने भन्थ्यो पहिले आफ्नै सम्झे नाता गाँसे धोका पाए अहिले आफ्नै सम्झे नाता गाँसे धोका पाए अहिले जूनी जूनी जूनी जूनी सुख हाँसो रोदन मेरे साथी भन्थ्यो दुख सुख हाँसो रोदन मेरे साथी भन्थ्यो सानो चोट लाग्दाखेरि आँखा छोपिरुन्थ्यो जिन्दगीको गरेटोमा साथ दिन्छु भन्थ्यो तिमीले जिन्दगीको गरेटोमा साथ दिन्छु भन्थ्यो तिमीले अरूसँगै माया साट्यौ थाहा पाए अहिले अरूसँगै माया साट्यौ थाहा पाए अहिले जूनी जूनी जूनी जूनी जूनी जूनी संग जूने कसम खाको थिए मैले विश्वास करे माया दिए धोका पाए अहिले विश्वास करे माया दिए धोका पाए अहिले जूनी जूनी जूनी जूनी